ألم تر كيف ضرب الله مثلا كلمة طيبة، كلمة طيبة كشجرة طيبة، أصلها ثابت وفرعها في السماء، تؤتي أكلها كل حين بإذن ربها، ويضرب الله الأمثال للناس لعلهم يتذكرون. آپ دیکھتے نہیں کہ اللہ تعالیٰ نے کلمہ طیبہ کی کیسی عمدہ مثال بیان کی ہے، جیسے وہ ایک پاکیزہ درخت ہو جس کی جڑ زمین میں خوب جمی ہوئی ہو اور شاخیں آسمان سے باتیں کرتی ہیں، وہ اپنے پروردگار کے حکم سے ہر آن پھل دے رہا ہے. اللہ تعالیٰ لوگوں کے لیے مثالیں بیان کرتا ہے تاکہ وہ سبق حاصل کریں. یہ تھی کلمہ طیبہ کی مثال، اور اس کے برعکس وَمَثَلُ كَلِمَةٍ خَبِيثَةٍ كَشَجَرَةٍ خَبِيثَةٍ، اور گندے کلمے یعنی شرک کی مثال ایک خراب درخت کی سی ہے. نجتست من فوق الارض ما لها من قرار، جسے زمین کی سطح سے ہی اکھاڑ پھینکا جائے اور اسے کوئی استحکام بھی نہیں. يثبت الله الذين آمنوا بالقول الثابت في الحياة الدنيا وفي الآخرة. جو لوگ ایمان لائے انہیں اللہ قول ثابت یعنی کلمہ طیبہ سے دنیا کی زندگی میں بھی ثابت قدم رکھتا ہے اور آخرت میں بھی رکھے گا، اور جو ظالم ہیں انہیں اللہ بھٹکا دیتا ہے. وَيَفْعَلُ اللَّهُ مَا يَشَاءُ، اور اللہ وہی کرتا ہے جو وہ چاہتا ہے. یہ تین آیات ہیں، اس میں ایمان والے اور کافر کی مثال دی گئی. انہی آیتوں پہ ہمارا ایک لیکچر ہے، فروٹس آف ایمان، کافی دفعہ ہوا، انشاءاللہ آپ کو سنائیں گے اسی کے بیچ میں، کیونکہ میرا خیال ہے کہ میں نے شعوری طور پہ جتنا زیادہ ان آیتوں پہ درس دیا ہے شاید ہی کبھی دیا ہو. اور اتنا آسان لگتا ہے ان آیتوں کے ذریعے لوگوں کو دین کی ایک خوبصورت پکچر دینا، کیسے لگتا ہے کہ کچھ مشکل ہی نہیں ہوا. لمبی چوڑی باتیں کرنے کی بجائے دین اسلام کا ایک سمپل سا تعارف ہے یہ آیت. کیسے؟ علم تارا، کیا تم نے نہیں دیکھا، مطلب کیا ہے کہ غور سے سنو، غور دلانا مقصود ہے. کیف ضرب اللہ مثلا، کیسے بیان کرتا ہے اللہ مثال، یعنی اللہ تمہیں سمجھانے کے لیے کتنی خوبصورت مثالیں دیتا ہے. کلمتن طیبہ، پاکیزہ کلمہ. پاکیزہ کلمے سے کیا مراد ہے؟ لا الہ الا اللہ، محمد رسول اللہ. کیوں؟ کہ یہی ہے وہ کلمہ جو بندے کے دل کو پاک کر دیتا ہے شرک سے، نفاق سے، دنیا کی محبتوں سے. انسان اپنے آپ کو پاک پاتا ہے. ہمارے ہاں تو پتہ نہیں سوچے سمجھے بغیر کہتے ہیں پہلا کلمہ طیب، دوسرا کلمہ پاک، فلاں، لیکن حقیقت یہ ہے کہ کلمہ طیبہ دل کو پاک کر دیتا ہے. یہی ہے وہ کلمہ جو عقیدے اور عمل کی شکل اختیار کرتا ہے تو ساری نیکیوں کی بنیاد بن جاتا ہے، ہر برائی کی جڑ کاٹ دیتا ہے. اسی سے ہر نبی نے اپنی دعوت کا آغاز کیا تھا، قولوا لا الہ الا اللہ تفلحون، اللہ کو ایک مانو فلاح پا جاؤ گے. اب کچھ درخت کی ڈسکرپشن ہے. کشجرتن طیبہ، پاکیزہ درخت. یہ کون سا درخت ہے؟ اسلام کا درخت ہے. بندہ مومن کو یہاں درخت سے مثال دی. اسلوحا ثابتن، اس کی جڑیں مضبوط ہیں. درخت میں سب سے پہلے جو چیز بنتی ہے وہ جڑ ہے، بیج ڈلتا ہے تو جڑ بنتی ہے، اسٹرانگ روٹ، ڈیپ روٹیڈ ہے. وہ فر اوہا فس سمائی، اور اس کی برانچز، اس کی شاخیں آسمان تک پھیلی ہوئی ہیں، یعنی بہت زیادہ بڑا درخت ہے. تصور میں لائیں، تو تی اکلہا کل حین باذن ربہا، اللہ کے حکم سے ہر موسم میں پھل دیتا ہے، یعنی ایور گرین ہے. یعنی بندہ مومن صرف موسمی نیکیاں نہیں کرتا، سیزنل نیکی نہیں کرتا، कि रमज़ान आया तो बहुत नेकियां और चला गया तो ख़त्म, हज आ गया तो नेकी है फिर ख़त्म, हर मौसम में फल देता है। وَيَضْرِبُ اللَّهُ الْأَمْثَالَ لِلنَّاسِ لَعَلَّهُمْ يَتَذَكَّرُونَ، مثال ختم ہو گئی۔ اللہ بیان کرتا ہے مومنوں کے لیے، ایمان والوں کے لیے، لوگوں کے لیے مثالیں تاکہ نصیحت پائیں۔ اسے کیا پتہ چلتا ہے کہ بندہ مومن جب ایمان لاتا ہے نا تو دل میں اللہ کی محبت کا بیج ڈلتا ہے۔ بندہ مومن کا سینہ کیا ہے؟ زمین۔ ایمان کیا ہے؟ بیج۔ دل میں گیا، زمین میں گیا، جڑیں پھوٹی۔ وہ جڑیں کیا ہیں؟ جو یعنی اللہ کی محبت ہے۔ اللہ کی محبت ایمان والے کے دل کو گھیر لیتی ہے۔ والذین آمنوا اشد حبا للہ۔ اس کے بعد سب سے پہلے جو چیز سامنے آتی ہے وہ تنا ہے، ٹرنک۔ یہ کیا ہے؟ فرض عبادات، فائیو پلرز آف اسلام، نماز، روزہ، حج، زکاة۔ جتنا ایمان پختہ ہوگا نا اتنی یہ عبادات خوبصورت بھی ہوں گی اور اچھی ہوں گی، وقت پہ ہوں گی۔ اور یہ بیس ہے، دین کا اظہار ہوتا ہی ان سے ہے۔ اللہ کی محبت ہے تو پھر اس کا اظہار فرض عبادات سے ہوگا۔ پھر اس کے بعد برانچز ہیں۔ برانچز کیا ہیں؟ معاملات، حقوق العباد، ڈیلنگس۔ پھر پتے لگتے ہیں۔ پتے کیا ہیں؟ مومن کا اخلاق، پیوریفائی کرتے ہیں نا ماحول کو۔ اس طرح بندہ مومن کا اخلاق اپنے معاشرے کے اندر آکسیجن لاتا ہے۔ اور پھر فروٹس اگتے ہیں، پھل اگتے ہیں، جو 15 سے 20 سے زائد پھل ہیں ایمان کے بعد بندے کو جو ملتے ہیں۔ اب کوئی کہتا ہے کہ نمازوں کی کیا ضرورت ہے دین میں، بس سوشل ورک کرتے جاؤ۔ تو بڑے آرام سے اس کو مثال دے سکتے ہیں کہ درخت میں سے اگر تنا نکال دیں تو برانچز قائم رہیں گی۔ صرف اب تنا کاٹ رہے ہیں، برانچز تو خود ہی گر گئیں۔ کچھ کہتے ہیں صرف نمازیں پڑھو، لوگوں کو چھوڑو، اکیلے ہو کے بیٹھ جاؤ، تو ان کا حال کیا ہے؟ کہ ساری برانچز، پتے جھاڑ جھوڑ دیے، پیچھے ایک تنا رہ گیا، وہ بھی درخت نہیں ہے۔ درخت درخت کب بنتا ہے؟ جب جڑوں سے لے کے پتوں اور پھل تک ہر چیز سلامت رہے۔ آج کے دور کا مسئلہ کیا ہے کہ کسی نے پتے جھاڑ دیے، کسی نے شاخیں جھاڑ دیں، کسی نے تنے ہی کھڑا کر کے رکھ لیا، اور کچھ تو تنے کو بھی گرانا چاہتے ہیں۔ اصل اسلام سامنے آتا ہے تو لوگوں کو بات سمجھ میں آتی ہے۔ کھجور کے درخت سے مثال دی گئی اس کلمے کو حدیث میں۔ صحیح بخاری کی ایک روایت ہے ابن عمر رضی اللہ تعالیٰ عنہ سے کہ ایک دفعہ ہم اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس بیٹھے ہوئے تھے۔ آپ نے صحابہ سے پوچھا کہ بتاؤ وہ کون سا درخت ہے جس کے پتے نہیں گرتے؟ مسلمان کی مثال اسی درخت کی سی ہے۔ اور یہ بھی نہیں ہوتا کہ یہ، یعنی بتائے کہ ایسا بھی نہیں ہوتا اور یہ بھی نہیں ہوتا، یہ بھی نہیں ہوتا۔ نہ تو اس کا پھل ختم ہوتا ہے، نہ اس کا دانہ معدوم ہوتا ہے، اور نہ اس کا نفع ضائع ہوتا ہے، اور ہر وقت پھل دیتا ہے۔ کہتے ہیں میرے دل میں آیا کہ یہ کھجور کا درخت ہے، مگر میں نے دیکھا کہ ابو بکر اور عمر رضی اللہ عنہ جیسے بزرگ خاموش بیٹھے ہیں، تو میں نے آپ کو جواب دینا مناسب نہ سمجھا۔ پھر آپ نے خود ہی بتا دیا کہ وہ کھجور کا درخت ہے۔ جب ہم اس مجلس سے اٹھ آئے تو میں نے اپنے والد سے کہا، ابا جان، اللہ کی قسم میرے دل میں یہ بات آئی تھی کہ وہ کھجور کا درخت ہے۔ انہوں نے کہا، پھر تم نے کہہ کیوں نہ دیا؟ میں نے کہا، آپ سب خاموش رہے تو میں نے آگے بڑھ کر بات کرنا مناسب نہ سمجھا۔ میرے والد کہنے لگے، اگر تم کہہ دیتے تو مجھے اتنا اتنا مال ملنے سے زیادہ خوشی ہوتی۔ اللہ کرے کیسی جگہوں پہ اولادوں کو ساتھ لے کے جانے والے بنے۔ چار صفات بیان کی اللہ تعالیٰ نے شجرۃ طیبہ کی، پاکیزہ اور طیب ہے، یعنی اس کی عمدگی شکل و صورت کے اعتبار سے ہو، پھل پھول کے اعتبار سے ہو، ذائقہ ہو یا خوشبو ہو، یہ پاکیزہ ہے۔ پھر اس کی جڑیں مضبوط ہیں، گہرائی تک پیوست ہوئی ہیں، تبھی تو اتنے بڑے درخت کا بوجھ اٹھاتی ہیں نا۔ और इसी तरह इसकी शाखें आसमान से बातें कर रही हैं, यानी इसका फल ज़्यादा होगा, ऊंचा होगा तो ऑक्सीजन प्योर मिलेगी, जम से पाक होगा और बाकी एवरग्रीन है, सारा साल फल देता है। अगर देखा जाए तो बंदे मोमिन से भी यही खूबियां मतलूब हैं। जब बंदे के दिल में अल्लाह की मोहब्बत आती है ना, तो इसमें जड़ें पेवस्त हो जाती हैं, फिर उसकी सारी ज़िंदगी इस कलमे के तकाज़ों पर ढलती है। इससे जो भी अमल सवाले होते हैं ना, उसका फ़ायदा सिर्फ अपनी ज़ात को नहीं होता, जैसे दरख्त सिर्फ अपना फ़ायदा ख़ुद नहीं उठाता, दूसरों को भी देता है, इसी तरह मोमिन के आसपास के लोग भी उससे फ़ायदा उठाते हैं, और यही फिर आमाल साले आसमान की बुलंदियों तक जाते हैं। एक जगह आते हैं, इलैही यसदुल कलिमुत तय्यिब वल अमलु सालिह यरफउहु, के पाकीज़ा कलेमा अल्लाह ताला की तरफ चढ़ता है और अमल साले इसे चढ़ाने का सबब बनता है। अगर बीज ठीक हो जाए ना, तो सारा दरख्त ठीक हो जाएगा। आज हमारे बीज ख़राब है, ईमान ख़राब है। ईमान अंदर आता है ना, तो इंसान भारी कपड़ों का बोझ भी बर्दाश्त कर लेता है, और ईमान अंदर ना हो ना, तो दाढ़ी के चार बाल भी मुंह पे चुभते हैं। अगर ज़रूरत है तो ईमान बढ़ाने की ज़रूरत है, अमल खुद ही बढ़ते जाएंगे। ऐसे लोग फिर बड़ी बड़ी आंधियों और तूफ़ानों में, बड़े बड़े प्रोपेगंडों में गिरेंगे नहीं, उनका दिल जमा रहेगा मुश्किलात में। और ऐसे ही दरख्त माजी में हुआ करते थे मुसलमानों की सूरत में, लेकिन जब हम ज़ाहरी नेकियों पे बात करते हैं, तो ये चीज़ें हमारे सामने नहीं आती। अगर आप सारी चीज़ को तकाबुल करके देख लें, तब देखिए कि जड़ जितनी मज़बूत होती है, दरख्त उतना ही मज़बूत होता है। इसी तरह ईमान मज़बूत होगा तो अमल भी मज़बूत होगा। ये नहीं हो सकता कि बंदा मोमिन भी हो और नमाज ना पढ़े, फ़ोहश गो हो। फिर इसी तरह आप देखिए कि दरख्त को ज़मीन से ग़िज़ा के साथ आसमानी ग़िज़ा की भी ज़रूरत होती है, इसी तरह मोमिन को भी जिस्मानी खुराक के साथ साथ वही के इल्म की ज़रूरत होती है। आप महसूस तो करते ही होंगे ना, खाना खा के जो आसूदगी होती है, उससे कई गुना ज़्यादा क़ुरान को सुन के और समझ के होती है। फिर आंधियाँ आती हैं तो कमज़ोर दरख्त मज़बूत दरख्तों पे गिरते हैं, इसी तरह मुश्किल हालात में जो मज़बूत ईमान वाले होते हैं ना, वो कमज़ोरों को सहारा दे लेते हैं। इसी तरह आप देखिए कि दरख्त जितना ऊपर बढ़ता है ना, उतना ही अंदर जड़ों के ज़रिए से भी बढ़ रहा होता है। इसी तरह मोमिन के भी ज़ाहरी अमल जितने बढ़ते हैं ना, उतना अंदर ईमान भी बढ़ रहा होता है। इसके लिए वक्त चाहिए होता है। बीज से दरख्त एक दिन में नहीं बन जाता, तय करने के लिए वक्त होता है। इसी तरह बंदा मोमिन को दरख्त बनने में भी वक्त लगता है। कोई दरख्त ओवरनाइट नहीं उगता, इसी तरह ईमान भी वक्त के साथ बढ़ता है। नए मुसलमान होने वाले का ईमान और एक अबू बकर सिद्दीक जैसे शख्स का ईमान फ़र्क होता है। फिर आप देखिए कि दरख्त का पानी रोक लेना तो ग्रोथ रुक जाती है, इसी तरह जब मोमिन का ताल्लुक कुरान से कटता है ना, तो वो मुरझा जाता है। अल्लाह ना करे कभी किसी एक हफ्ता महीना क्लास छोड़ के देखें, दिल बुझा बुझा लगेगा, असल में आपका पानी रुक गया। वही का पानी दिलों को ज़िंदगी देता है। फिर देखिए दरख्त पर जितना फल लगता है, वो उतना ही झुकता है, इसी तरह मोमिन को अल्लाह जितनी इज्जत रिज़्क माल तकवा देता है, उतना ही उसके अंदर आजिज़ी आती है। फिर अब देखिए कि दरख्त अमूमन गर्म इलाकों में बढ़ते हैं, सर्द इलाकों के दरख्त अमूमन खुश्क होते हैं, इसी तरह मोमिन भी मुश्किलात में ज़्यादा खुल के सामने आते हैं। फ़ज़ादत हम ईमाना, मुश्किलात आती इसलिए कि हमारा ईमान बढ़ जाए। फिर इसी तरह आप देखिए कि दरख्त थकी हुई आँखों के लिए ठंडक होते हैं, इसी तरह मोमिन की खुश अखलाकी भी दूसरों के लिए ठंडक का ज़रिया होती है। जिससे जिगरे लाला में हो ठंडक वो शबनम। फिर दरख्त कड़ी धूप में छांव बन जाते हैं, मोमिन भी दूसरों के दुखों में, ज़िंदगी के प्रेशर में दूसरों के दुख बांटने वाले होते हैं। جہاں درخت زیادہ ہوتے ہیں وہاں ماحول بڑا خوشگوار ہوتا ہے، اسی طرح جہاں زیادہ مومن رہتے ہیں وہاں نیکیوں کا موسم بہار رہتا ہے. درخت ماحول کی امپیورٹیز کو دور کرتے ہیں، اسی طرح مومن ماحول کی گندگی برائیوں کو دور کرتا ہے. امر بالمعروف اور نہی عن المنکر. اسی طرح درخت سے زمین کی زرخیزی کا پتہ چلتا ہے کہ اس زمین میں کتنی فرٹیلیٹی ہے. اسی طرح مومن بھی اس بات کی خبر دیتا ہے کہ لوگوں کے دلوں میں بھی خیر ہے، صرف بیج ڈالنے کی ضرورت ہے. پھر آپ دیکھیے کہ درخت کسی بھی فارم میں ہو نا، وہ کچھ نہ کچھ ضرور دیتا ہے. جڑوں پہ لگا ہوا ہے تو پھل دے رہا ہے، آکسیجن دے رہا ہے، سایہ دے رہا ہے. کاٹ دیتے ہیں تو وہ لکڑی بن کے آپ کے گھروں میں فرنیچر بن کے بچ جاتا ہے. اسی طرح بندہ مومن بھی کوئی نہ کوئی کام دین کا کرتا ہی رہتا ہے، انسانیت کو فائدہ ہی دیتا رہتا ہے. درخت تھکے ہوئے مسافروں کو سہارا دیتا ہے، ٹیک لگا لیتے ہیں لوگ. اسی طرح مومن بھی زندگی کے تھکے ہوئے انسانوں کو سہارا دیتے ہیں، ان کے غم سنتے ہیں. وتواصوا بالحق وتواصوا بالصبر. پھر اسی طرح دیکھیے، درخت جتنا مرضی اوپر بڑھ جائے زمین سے رابطہ نہیں توڑتا، اپنی اصل سے جڑا رہتا ہے. اسی طرح بندہ مومن بھی اپنی اصل سے نہیں کٹتا. جس طرح درخت کٹنے کے بعد فرنیچر اور لکڑی کی صورت میں سامنے آتا ہے، اسی طرح بندہ مومن مرنے کے بعد بھی صدقہ جاریہ چھوڑتا ہے. اس کی کتابیں، اس کا علم، اس کی نیکی کی چیزیں، اس کے گھر، اس کے بچے، یہ سب اس کے لیے صدقہ جاریہ ہوتے ہیں. اسی طرح آپ دیکھیے کہ پہلے تنا بنتا ہے، پھر ٹہنیاں بنتی ہیں. بندہ مومن کی بھی زندگی میں سب سے زیادہ اہمیت فرائض پر ہوتی ہے. فرائض کو چھوڑ کے چھوٹی چھوٹی نیکیوں میں وقت نہیں لگاتا. پھر آپ دیکھیے کہ نیچے سے تنے الگ ہوتے ہیں، دو درختوں کے، تین کے، لیکن اوپر سے ٹہنیاں مل جاتی ہیں. پتہ ہی نہیں چلتا یہ ایک درخت کی ہیں کہ دوسرے کی ہیں. اسی طرح مومن بھی نیکی کے کام میں ایک دوسرے سے تعاون کرتے ہیں، اپنی آئیڈنٹیٹی لوز کر دیتے ہیں لیکن ماحول کو خوشگوار کرتے ہیں. ان کو اپنی سیلف پروجیکشن نہیں چاہیے ہوتی، ہمارا نام کہاں لکھا ہے. پھر آپ دیکھیے کہ کھجور کے درخت سے مثال دی ہے نا، تو اس کے پتے کبھی نہیں جھڑتے. اسی طرح بندہ مومن اپنی نیکیوں کو سنبھال کے رکھتا ہے. پھر کھجور کے درخت کو ہی دیکھ لیجئے، اس کی ساخت ہی ایسی ہے کہ اس پہ جانور نہیں بیٹھ سکتے. اسی طرح بندہ مومن کے پاس بیکار لوگ اس کا وقت ضائع کرنے کے لیے نہیں بیٹھ سکتے، اس کے دل پہ شیطان نہیں بیٹھ سکتا. پھر دیکھیے، درخت ختم ہونے سے پہلے اپنا پھل آئندہ کے لیے چھوڑ دیتا ہے. اسی طرح مومن دنیا سے جانے سے پہلے اپنا صدقہ جاری اپنے اولاد اور اپنے اسٹوڈنٹس اور اپنے ساتھیوں کی صورت میں چھوڑ جاتا ہے. کو بہت خوبصورت بھی نہیں ہوتا کھجور کا درخت دیکھ لیں، یا درخت کو اگر ایز اٹ از دیکھیں، شو پیس نہیں ہوتا. بندہ مومن بھی ایک شو پیس نہیں ہوتا، مفید ہوتا ہے، لوگوں کو فائدہ دیتا ہے، لیکن صرف وہ ایک سجنے والا درخت نہیں ہے کہ اس کو دیکھتے رہو اور خوش ہوتے رہو. پھر کھجور کے درخت کو دیکھیے، یہ عرب کی زمین میں اگتا ہے. اس طرح بندہ مومن کا دل بھی عرب میں ہی لٹکا رہتا ہے. الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبہ کشجرۃ طیبہ اصلھا ثابت وفرعھا فی السماء تؤتی اکلھا کل حین بإذن ربھا ویضرب اللہ الامثال للناس لعلہم یتذکرون. تذکر کے لیے، نصیحت کے لیے یہ باتیں اللہ نے قرآن پاک میں دی، صرف ہمارے ظاہری باتوں کو سامنے لانے کے لیے نہیں دی. پھر کلمہ طیبہ میں لا الہ الا اللہ بھی آ جاتا ہے. ہر اچھی بات قرآن پاک، یہ بھی کلمہ طیبہ ہے، کیونکہ قرآن پاک میں آتا ہے اللہ نزل احسن الحدیث، اللہ نے بہترین حدیث نازل کی ہے. ان ساری باتوں کو سن کے ہمیں اپنا جائزہ لینا ہے، کیا میرے اندر وہ خوبیاں ہیں جو کھجور کے درخت میں ہوتی ہیں؟ کیا میں لوگوں کو فائدہ دے رہی ہوں؟ کیا میں اس مومن کی طرح ہوں جس کی مثال یہاں دی گئی؟ میری ذات سے دنیا کو کیا مل رہا ہے؟ اب درخت کی طرف पत्थर फेंकते हैं ना, वो जवाब में आपको फल फेंकता है। क्या मैं भी ऐसी लोगों के तानों के जवाब में उनको दुआएं देती हूँ? अल्लाह के नबी ने फरमाया, मोमिन वह जिसके हाथ और जुबान से दूसरों को तकलीफ़ ना पहुँचे। क्या ये दरख्ती की मिसाल नहीं? और इसके बरक्स, वह मसलु कलिमतिन खबीसतिन कशजरतिन खबीसा, एक नापाक कलेमा भी है, गंदी बात, शिर्क की बात, कुफर की बात, बिल्कुल अपोजिट उससे। कोई भी गंदी बात, फहाशी की बात, शैतान को खुश करने वाली बात, वो कैसी है? कशजरत इन खबीसा, नापाक दरख्त, अंदराइन का दरख्त हदीस में इसको कहा गया। अंदराइन कड़वा होता है इसका फल। निज तुस्त मिन फौके अर्थ, ज़मीन के ऊपर है, उसकी जड़ें थी नीचे। असलुहा साबित उनका ऑपोजिट, निज तुस्त मिन फौके अर्थ, ऊपर ऊपर बहुत फैला हुआ है लेकिन ज़मीन के अंदर कुछ नहीं। मा लहा मिन करार, ज़रा भी करार नहीं। आंधी आएगी, धड़ से गिरेगा। इसी तरह आप देखिए, शिर्क और कुफर वाली चीज़ें, जिस दिल में अल्लाह की मोहब्बत नहीं होती, वो धड़ाल से गिरती हैं। कितने इज़्म बने और कितने टूटे। ऊपर आई, आपने आर्टिफिशियल एक दरख्त बना के लगा दिया, हवा आएगी जड़ से उखाड़ के फेंक देगी। हर बातिल बात, हर बातिल निज़ाम इसी तरह कट जाता है। हमारे यहाँ कहते हैं ना, छूट के पाँव नहीं, वो भी इसी तरह की बात है। कड़वे ज़िंदगी गुजारने के तरीके, बदअमनी, बेसकूनी, रिश्वत, दूसरों के हकूक मारना, फसाद, यही सारे तोहफे हैं ना, ये सारे फल हैं इस शजरत इन खबीसा के। जहाँ अल्लाह का निज़ाम राइज हो जाता है ना, वहाँ चैन आने लगता है। और अल्लाह ताला ईमान वालों को इसी कलमे की बदौलत थाम लेता है। युसब्बितुल्लाहु अल्लज़ीना आमनू बिलकौल साबित फिल हयातिद दुनिया व फिल आखिरा। अल्लाह ईमान वालों को थाम लेता है इस बात से, दुनिया और आखिरत में ये बरकात है। दुनिया में कैसे थामता है? मुश्किलात में मोमिन घबराता नहीं, अल्लाह पे तवक्कुल, भरोसा, इस्तकलाल। और आखिरत, कब्र में सवाल जवाब पे बंदा मुतमईन रहता है। एक रिवायत में आता है, आपने फरमाया, मुसलमान से जब कब्र में सवाल होगा तो वो कहेगा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्ला। इस आयत में कौल साबित से यही मुराद है। ये सही बुखारी की रिवायत है बरा बिन आज़िब से। कब्र के सवाल जवाब में मुतमईन रहेगा। और एक रिवायत में आता है तिर्मिज़ी की, कि जब कब्र में इससे पूछा जाएगा कि तेरा परवरदिगार कौन है, दीन क्या है और नबी कौन है, तो उसका भी यही जवाब देगा। अल्लाह के नबी सल्लम कहा करते थे, जब यानी किसी मोमिन को दफन किया जाता तो आप फिर उसके कब्र के पहलू में खड़े होकर ये दुआ करते थे, अल्लाहुम्मा सब्बित बिल कौल साबित, ए अल्लाह इसको साबित कौल के साथ साबित कदम रखना। और वही है कलिमा तैयबा। और जालिम और काफिर, वो तो सवालों के जवाब नहीं दे सकेंगे, ला अदरी, नहीं जानता, नहीं जानता। जो दुनिया में लोग कहते थे, मैं तो वही कहता था, जो लोगों के अकीदे थे मेरे भी वही थे। सही बुखारी की एक और रिवायत है हज़रत अनस बिन मालिक से, जब आदमी अपनी कब्र में रखा जाता है तो इसके साथी वापस लौटते हैं तो बिला शुबा वो इनके जूतों की आवाज़ सुनता है। इस वक्त इसके पास दो फरिश्ते आते हैं जो इसे उठाकर बिठा देते हैं। तसव्वुर में लाएं ज़रा, हमारे साथ होगा तो कैसा लगेगा। और कहते हैं, तो इस शख्स यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में क्या अकीदा रखता था? अगर वो ईमानदार हो तो कहता है कि मैं गवाही देता हूँ कि वो अल्लाह के बंदे और उसके रसूल हैं। फिर इसे कहा जाता है, तो दोजख में अपना ठिकाना देख, अल्लाह ताला ने इसके बदले तुझको जन्नत में ठिकाना दिया। फिर वो दोनों ठिकानों को एक साथ देखेगा, यानी जहन्नुम का भी दिखाया जाता है कि देखो, अगर नेकियां ना करते तो यहाँ गिरते। कतादा कहते हैं कि हमसे ये भी बयान किया गया कि इसकी कब्र कुशादा कर दी जाती है। फिर हज़रत अनस की हदीस बयान करते हुए कहा, अगर वो मुनाफिक या काफिर है तो इससे पूछा जाता है, कि तू इस शख्स के बारे में क्या कहता था। वो कहता है मैं नहीं जानता, मैं तो वही कुछ कह देता था जो लोग कहते थे। अल्लाह अकबर, लोगों की बोली बोलता था। इससे कहा जाएगा ना तो तू खुद समझा और ना खुद पढ़ा, फिर लोहे के हंडरों से इसे ऐसी मार पड़ेगी कि वो बिलबिला उठेगा और इसकी ये चीखो पुकार जिन्नो इंस के सिवा आसपास की तमाम चीज़ें सुनती हैं। अगर हमारे इस रिवायत पे यकीन है ना, तो फिर कब्र से गाफिल नहीं रह सकता इंसान। एक मौके पे अल्लाह के नबी ने भी देख आपका जानवर जो था वो हिनहनाने लगा, तो आपने कहा यहाँ कब्र में अजाब हो रहा है, ये जानवर को पता चल जाता है। अल्लाह अकबर। इसी तरह तिर्मिज़ी की एक और रिवायत कब्र के मामले को खोलेगी, अबू हुर्रा रज़ी अल्लाह तआला अन्हु की रिवायत है। आपने फरमाया जब मैयत को कब्र में उतारा जाता है तो इसके पास दो फरिश्ते आते हैं जिनका रंग स्याह और आंखें नील गूं होती हैं। तसव्वुर में आता, काले रंग के अंदर नीले रंग की आंखें हों। एक को मुनकर और दूसरे को नकीर कहा जाता है। वो कहते हैं कि तू इस शख्स के मुतल्लिक क्या कहता था, यानी नबी सल्लम के बारे में। अगर वो ईमानदार है तो वो कहता है कि वो अल्लाह का बंदा और इसका रसूल है। मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई माबूद नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इसके बंदे और रसूल हैं। वो कहते हैं कि हम जानते थे कि तू इसी तरह कहेगा। फिर इसके लिए 70 70 गज़ यानी 70 गज़ यार्ड तक कब्र फराख कर दी जाती है, खोल दी जाती है। फिर इसके लिए इसमें रोशनी कर दी जाती है। फिर इसे कहा जाता है कि तू सो जा। वो कहता है मैं अपने घर वालों के पास जाता हूँ ताकि इनको खबर दूँ। वो कहते हैं सो जा, जिस तरह दुल्हन सो जाती है जिसको नहीं जगाता मगर ज़्यादा प्यारा लोगों का इसकी तरफ, यहाँ तक कि अल्लाह ताला इसको इसके सोने की जगह से जगाएगा। यानी गम ना करो, हम खुद ही उनको ये सब कुछ बता देंगे, तुम सो जाओ। जैसे दुल्हन को शौहर के सिवा कोई नहीं तो उठाता ना, तो इस तरह तुम्हें भी नहीं कोई उठाएगा। इसके बरक्स मुनाफिक, उसका हाल क्या होता है? फरमाया अगर वो मुनाफिक होता है तो फरिश्तों के जवाब में कहता है मैंने लोगों से सुना, वो एक बात कहते थे, मैंने इसकी मिसल कह दी, मैं नहीं जानता। वो कहते हैं हम जानते थे कि तू इसी तरह कहेगा। ज़मीन के लिए कहा जाता है कि इस पर मिल जा, वो इस पर मिल जाती है। इसकी पसलियाँ दूसरी तरफ की पसलियों में धंस जाती हैं। यह अजाब इसी तरह होता रहता है यहाँ तक कि अल्लाह इसको कब्र से उठाएगा। ये तिर्मिज़ी की रिवायत है। आज कब्र से कितनी गफलत है ना, ज़िंदगी तो कहीं और ही गुजर रही है। एक आखिरी रिवायत भी आपको सुना दूं ताकि आप युसब्बितुल्लाहुल्लज़ीना आमनू बिलकौलि साबिति फिल हयाति दुनिया व फिल आखिरा इसको बेहतर तरीके से समझ सकें। ये रिवायत मुसनद अहमद और अबू दाऊद की है, हज़रत बरा बिन आज़िब से ही। अल्लाह के नबी सल्लम ने फरमाया मैयत के पास दो फरिश्ते आते हैं, वो इसको बिठाते हैं और कहते हैं ये शख्स कौन है जिसको तुम्हारी तरफ भेजा गया था। वो कहता है कि वो अल्लाह का रसूल है। वो इसे कहते हैं तुझे इस बात का इल्म कैसे हुआ। वो कहता है मैंने अल्लाह की किताब पढ़ी और इसके साथ ईमान लाया, इसको सच्चा जाना। इससे मुराद अल्लाह ताला का ये फरमान है कि अल्लाह ताला साबित रखता है उन लोगों को जो ईमान लाए, साबित बात के साथ। आसमान से एक पुकारने वाला पुकारता है मेरे बंदे ने सच कहा, इसको जन्नत का बिछौना बिछा दो और जन्नत की पोशाक पहना दो, जन्नत की तरफ दरवाज़ा खोल दो। इसके लिए खोला जाता है, इसके पास इसकी हवा और खुशबू आती है बकदर निगाह की दराजी के, यानी जहाँ तक आँख जाती है ना, देखते हैं हदे निगाह जिसको कहते हैं, उतनी उसकी कब्र खुल जाती है। سبحان اللہ. پھر قبر سے کیا ڈرنا, اصل بات تو یہ نا کہ عمل اچھے ہو جائیں. دنیا میں جم جائیں گے اس کلمے پہ تو انشاءاللہ قبر کا بھی غم نہ ہوگا, وہ بھی اللہ تعالیٰ خد نگاہ تک کھول دے گا. دنیا میں تو چھوٹے چھوٹے کمرے ہیں, وہاں تو کتنا بڑا مل جائے گا. لیکن اس کے برعکس, اور جو کافر ہے اس کی موت کا ذکر کیا, فرمایا پھر اس کی روح اس کے جسم میں ڈالی جاتی ہے, دو فرشتے آتے ہیں اسے بٹھاتے ہیں اور کہتے ہیں تیرا رب کون ہے؟ وہ کہتا ہے ہاں ہاں میں نہیں جانتا, لا ادری لا ادری. وہ کہتے ہیں تیرا دین کیا؟ وہ کہتا ہے ہاں ہاں میں نہیں جانتا. وہ کہتے ہیں وہ شخص کون ہے جسے تمہاری طرف بھیجا گیا؟ وہ کہتا ہے ہاں ہاں میں نہیں جانتا. آسمان سے ایک پکارنے والا پکارتا ہے, یہ جھوٹا ہے, پس آگ سے اس کا بچھونا بچھا دو اور آگ کا لباس پہنا دو اور دوزخ کی طرف ایک دروازہ کھول دو, اس کی لو اور گرمی آتی ہے. پھر فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی قبر اس پر تنگ کی جاتی ہے یہاں تک کہ اس کی پسلیاں مختلف ہو جاتی ہیں, یعنی دائیں طرف والی بائیں میں اور بائیں ادھر جاتی ہیں دائیں کی طرف, جیسے آپ دونوں ہاتھوں کی انگلیوں کو ایک دوسرے میں ڈالیں تو ایک روایت میں آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس طرف دائیں کہ اس کی پسلیاں ایک دوسرے میں کھپ جاتی ہیں. پھر ایک اندھا بہرا فرشتہ مقرر کر دیا جاتا ہے. اندھا بہرا کیوں؟ تاکہ اس کو رحم نہ آئے اس پہ, یعنی جیسے ایک مشین ہے وہ کام کرے اس کو نہیں لگا کسی کی انگلی کٹ رہی ہے یا گوشت کٹ رہا ہے. اس کے پاس لوہے کا ایک گرس ہوتا ہے, یعنی بڑا سا ایک ہنٹر, اگر وہ پہاڑ پر مارا جائے تو وہ بھی مٹی بن جائے. وہ اس کو گرس کے ساتھ مارتا ہے کہ جن و انس کے سوا مشرق اور مغرب کے درمیان جو ہے اس کی آواز سنتا ہے, وہ مٹی ہو جاتا ہے, پھر اس میں روح لوٹا دی جاتی ہے. اللہم لا تجلنا منہم. آج وقت ہے, موقع بھی ہے, اگر آج کچھ کر لیا اللہ تعالیٰ بچا لے گا, اور اگر آج ایسی زندگی گزار کے چلے گئے تو ایسا نہ ہو کہ ان لوگوں جیسے ہو جائیں کہ جنہوں نے ہلاکت اپنے لیے لے لی. کن حقیقتوں سے غافل ہوئے بیٹھے ہیں نا. تلاوت سنتے ہیں. وقال الشيطان لما قضي الأمر إن الله وعدكم وعد الحق ووعدتكم فأخلفتكم وما كان لي عليكم من سلطان إلا أن دعوتكم فاستجبتم لي فلا تلوموني ولوموا أنفسكم ما أنا بمصرخكم وما أنتم بمصرخي إني كفرت بما أشركتمون من قبل إن الظالمين لهم عذاب أليم وأدخل الذين آمنوا وعملوا الصالحات جنات تجري من تحتها الأنهار خالدين فيها بإذن ربهم خالدين فيها بإذن ربهم تحيتهم فيها سلام ألم تر كيف ضرب الله مثلا كلمة طيبة كشجرة طيبة أصلها ثابت وفرعها في السماء تؤتي أكلها كل حين بإذن ربها ويضرب الله الأمثال للناس لعلهم يتذكرون ومثل كلمة خبيثة كشجرة خبيثة اجتثت من فوق الأرض ما لها من قرار يثبت الله الذين آمنوا بالقول الثابت في الحياة الدنيا وفي الآخرة ويضل الله الظالمين ويفعل الله ما يشاء